सम्झौता डिजिटल प्रस्तुत गर्दछ यमलाल आचार्यको उत्कृष्ट शब्द तथा लय सिर्जनामा यमलाल आचार्य र करिश्मा बिकको सुमधुर आवाजमा सजिएको भूकम्प 2072 का आँसुहरू।